यादबेची आँसुहरू कमाउन सिकेँ, यादबेची आँसुहरू कमाउन सिकेँ, बेसहारा हुँदा हात समाउन सिकेँ, छुटेपछि साथहरू एक्लो थिएँ जिन्दगीमा, छुटेपछि साथहरू एक्लो थिएँ जिन्दगीमा, नमेटिने यादसँगै रमाउन सिकेँ, यादबेची आँसुहरू कमाउन सिकेँ। कार्यक्रम नमेटिने याद। कोचेपछि आफन्तैले काँडा भयो भनिदिनु, काँडा भएपछि आफै टाढा भयो भनिदिनु, साथ पाउने आश गर्दा आखिर एक्लो भएपछि, साथ पाउने आश गर्दा आखिर एक्लो भएपछि, नमेटिने यादसँगै गाढा भयो भनिदिनु, काँडा भएपछि आफै टाढा भयो भनिदिनु। तपाईँको मन छुन प्रत्येक मङ्गलबार रातको 9:15 दस बजेसम्म। कसैको सम्झनालाई मनमा अल्झाउँछ, नमेटिने याद हो यो, याद बचाउँछ। मात्र रेडियो देउराली 101 MHz कार्यक्रम नमेटिने याद। फुल फुलेर झर्छ काँडा बाँकी रहन्छ, फुल फुलेर झर्छ काँडा बाँकी रहन्छ, त्यसले पनि कसैको रगत मागिरहन्छ। फुल फुलेर झर्छ काँडा बाँकी रहन्छ, त्यसले पनि कसैको रगत मागिरहन्छ, चाहे जोसुकै होस् आफ्नो मान्छेबाट छुट्टिँदा, चाहे जोसुकै होस् आफ्नो मान्छेबाट छुट्टिँदा। फुल फुलेर झर्छ काँडा बाँकी रहन्छ, त्यसले पनि कसैको रगत मागिरहन्छ, चाहे जोसुकै होस् आफ्नो मान्छेबाट छुट्टिँदा। ढुङ्गाको मुटु हुनेले नि याद सङ्घालिरहन्छ, फुल फुलेर झर्छ काँडा बाँकी रहन्छ, त्यसले पनि कसैको रगत मागिरहन्छ। तिमी फुल्यौ कतै म फुले कतै, तिमी फुल्यौ कतै म फुले कतै, जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ, जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ। मलाई थाहा छ, सबै कुरा थाहा छ, सबै मर्छन् एक दिन, तर किन किन यो डर सर्बलाइरहेछ मनमा, म किन डराइरहेछु, फेरि आफै भन्छु अह मैले डराउनु हुँदैन, म निडर हुँ, मैले के गरिन, यो सबै सृष्टि मेरै त हो, त्यसैले मृत्युले मलाई मात्रै मार्छ तर दुखाउँदैन, फेरि सम्झनाबाट झसङ्ग हुन्छु अनि आफ्नै मनसँग कुरा गर्छु। बिचरा मन जसले एउटा सम्झनाको जालो बनिरहेछ, जुन माकुराको जालो भन्दा 100 गुणा ठुलो छ, यो मान्छेको जात सबै थुक भएर पनि खाली भाँडा जस्तै हुँदो रहेछ। मान्छेहरू आफ्नो सारा सम्पत्ति सम्झन्छन्, आफ्नो भविष्य सम्झन्छन्, तर मसँग के छ र खै, मैले के गरिन र यो मसँग छ। मायाको परीक्षामा फेल भएको मार्कसिट तिमीले थुम्थुमाइदिएकी थियौ हातमा, त्यो बेला डरले झन्डै म पागलो भइन, पागल भएको भए के यो डर भन्ने भाइरस मनबाट जान्थ्यो होला त, म पागल हुँदा मेरो छुट्टै संसार हुन्थ्यो होला, तर त्यसलाई म आफैले स्वीकार्न सकिन, त्यसकै कारण म बडो संयमित भएको थिएँ। कथाले निकै ठूलो फड्को मारिसकेको छ, कसैले दिएका सहानुभूतिका शब्दहरू पनि मनबाट भरिएर पोखिएका छन्। सबैले भन्छन् मान्छे भएर जन्मिन पाउनुलाई नै गौरव ठान्नुपर्छ, मान्छे एक्लै किन नहोस् सधैँ लक्ष्य बनाएर हिँड्नुपर्छ, आफूलाई परिवारको लागि मात्र जन्मिएको नभई देशको उन्नतिको लागि जन्मिएको ठान्नुपर्छ। म्याक्सिम गोर्कीले भनेका छन् रे, मान्छेले आफूलाई संसारको सबैभन्दा अमूल्य व्यक्ति ठान्नुपर्छ, खै कति सुन्ने मान्छेका सहानुभूति अहिलेको आधुनिक जमानामा मान्छेहरू सबै आफ्नो स्वार्थमा लागेका छन्। धेरै जसो पैसाको पछाडि दौडिरहेछन्। ऐस आरामको लागि अनेक उपाय गरिरहेका छन्। सायद त्यसैमा फस्यो क्यारे प्रेम पनि कहिले निस्कनै नसक्ने गरी। बिचरा मान्छेलाई के थाहा खुसी अरूले दिएर पाइँदैन, यो त आफैले खोज्न जानुपर्छ। तर पनि मान्छेहरू आफ्नो खुसीमा अरूको आश गर्छन्। आफ्नो आत्मालाई सकारात्मक बनाउन सके केही नपाउँदा पनि मान्छे खुसी हुन सक्छ, आफूलाई चिन्न सक्छ, यो कुरा बुझ्दैन कसैले। र पनि मान्छेको आँखाले जता पनि दुःख र पीडा मात्रै देखेको छ र सधैँ देखिरहन्छ। कस्तो खतरनाक जिन्दगी, एउटासँग देखेको सपना अर्कीको जिन्दगीमा आएर ठोकिँदो रहेछ। तर मान्छे साई मेरो भाग्यमा यस्तै रहेछ बाबै भन्दै पुरानो विगत बिर्सिएर नयाँ घर बनाउने प्रयासमा लागिरहन्छ। आत्मीदेखि बल्ल तल्ल एउटालाई चाहिन्छ, चाहेको त्यागिन्छ फेरि नचाहेको पाइन्छ। आत्मीदेखि बल्ल तल्ल एउटालाई चाहिन्छ, चाहेको त्यागिन्छ फेरि नचाहेको पाइन्छ। जिन्दगीको जोड घटाउ अचम्मको स्वभावै सँगै हिँडे पनि कसु कसु, त्यो बाटोलाई बिराइन्छ। सँगै हिँडे पनि कसु कसु, त्यो बाटोलाई बिराइन्छ। झरी कतै यहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ, यहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ। दैवले पनि दुखीलाई नै कुदृष्टि लगाउँदो रहेछन्। एउटा दुखीलाई दुःखमाथि दुःख थुप्रियाउँदा उसलाई मजा लाग्दो रहेछ क्यारे। जन्मेको छैठौं दिनमा भाग्य कोर्दा सुख कम र दुःख ज्यादा किन लेख्छन् दैवहरू? एकपछि अर्को दुःखको कुरा किन माला जस्तै गाँसिन्छ? कहाँ गयो मान्छेको स्वाभिमान? खै कहाँ गयो मान्छेको मानवता? कि बाँच्न देऊ कि मर्न देऊ, यसरी छटपटाई छटपटाई कति दिन तडपाउँछौ? कि सबैले बुझ्ने गरी भनिदेऊ प्रेमको जन्म कैदी यसरी नै भोगिन्छ भनेर? खै थाहा छैन मान्छेहरू धोकेबाज प्रेमीहरूलाई किन सम्झन्छन् होला, जसले आधुनिक जमानाको अधुरो प्रेम मात्रै गर्छन्। जसलाई कसैले हृदयदेखि प्रेम गर्छ त्यो पनि एउटा रगतको छाप बनेर छापिन्छ मुटुमा, र मानव त्यहाँ पनि सुखी जीवन बिताउन सक्दैन। उसका सोचाइका तरंगहरू भाग्य लेख्ने विधाताको शत्रुतामा हुन्छन्। त्यति बेला उसको मन दुईवटा मान्छे जस्तै बोलिरहन्छ। उसले आफूभित्र सकारात्मक कुरा गर्ने मान्छेलाई जिताउन सक्दैन। त्यति बेला उसले आफूभित्रको नकारात्मक मान्छेलाई पूरै आत्मसात गरेको हुन्छ। मान्छेहरू प्रेममा परि किन आत्महत्या गर्छन् भन्ने प्रश्नले उसै गरी रिङ्ग्याउँथ्यो मलाई। जब एउटाको साथ अर्कोले निभाउने त्यो कसम तोडिन्छ, कसैलाई दिएको त्यो विश्वासको वचन तोडिन्छ, तब थाहै हुन्न मान्छे कहाँ हो कहाँ छोडिन्छ। आफ्नै जीवन साथीले पनि उसलाई उसिनेर जान्छ। त्यति बेला मान्छेलाई के हुन्छ होला? के उसले विगतलाई सम्झिएर वर्तमान काट्छ होला त? निकै गाह्रो छ यो प्रश्नको उत्तर खोज्न। संसारमा बैमान भएर बाँच्नेहरू सक्लान् त्यसो गर्न, तर जसले प्रेमलाई नै सर्वस्व ठान्छ के हुन्छ होला उसको जिन्दगी? निकै भयंकर डरलाग्दो घटना, म कल्पना नै गर्न सक्दिन त्यस्तो कुरा। हौ म कल्पना नै गर्न सक्दिन। पैसाले प्रेम किनियो हो, आजको दुनियाँमा पैसाले प्रेम किनियो। मान्छेहरू भन्छन् संसार यसैमा दौडिएको छ, तर मलाई लाग्छ ऐस आराम र धन सम्पत्तिले मात्र कहाँ खुसी भइन्छ र? धन सम्पत्तिले किन्न नसक्ने अन्य केही वस्तुहरू पनि त छन् नि। पैसाले मान्छे सब थोक किन्न सक्ला, तर खुसी किन्न सक्दैन। जति धन थुप्रिन्छ त्यति माया र प्रेमको ढुकुटी पनि रित्तिँदै जान्छ। जहाँ धन सम्पत्ति मात्र हुन्छ त्यहाँ माया कदापि हुँदैन। सम्पत्तिले आफ्नो श्रीमती र श्रीमानको माया किन्न सकिँदैन भने त्यो धन बेकार छ, भाँचिएको सिंह जस्तै हुन्छ त्यो, निमोठिएको निगुरो चाहिँ हुन्छ त्यो। धन सम्झिएर प्रेम बिर्सनेलाई भन्दैछु म। सँगै बाँसेर मर्ने एउटा सपना हुन्छ, सधैँ यथार्थको विरुद्धमा किन कल्पना हुन्छ। सँगै बाँसेर मर्ने एउटा सपना हुन्छ, सधैँ यथार्थको विरुद्धमा किन कल्पना हुन्छ। विगतहरू सधैँ सधैँ पर पर सरिरहन्छन्, एउटा चाहिन्छ अर्कै पाइन्छ, यही नै विपना हुन्छ। एउटा चाहिन्छ अर्कै पाइन्छ, यही नै विपना हुन्छ। एउटा बोटमा फुलेर अर्कैमा सरे जस्तो कहाँ हुन्छ र चोखो प्रेम एकोहोरो गरे जस्तो, प्रेम भाइरस जस्ता जीवाणुले फेला पार्दा जीवित भएर पनि कसैको लागि पाइन्छ मरे जस्तो। कसैको सम्झनालाई मनमा अल्झाउँछ, एकैछिनमा जान्छ तर तहल्का मचाउँछ, आफ्नै मनलाई आफैबाट टाढा पुर्याइदिने नमेटिने याद हो यो याद बल्झाउँछ। नयाँ वर्षले हर्षित भइरहनु भएको तपाईँ, आयु घटेर तर्सित भइरहनु भएको तपाईँ, अनि कतै कतै साई धोकेबाजको नामबाट चर्चित भइरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महेश प्रसाद। नयाँ वर्षको शुभकामना आदान प्रदान चलिरहँदा म भने एक दिन आयु घटेको सन्देश सुनाउँदै आइपुगे सारथी लक्ष्मण घिमिरेसँगै। खुसीमा पनि हाम्रो आयु घट्न सक्छ, मनभित्रको चौतारीमा वायु घट्न सक्छ, जिन्दगीका सबै कुरा आशिषले पूरा हुन्नन्, थोत्रो संस्कार पूजा गर्दा दीर्घायु घट्न सक्छ। नमस्कार, सुस्वागतम कार्यक्रम नमेटिने यादको 43 औं श्रृङ्खलामा तपाईँलाई स्वागत छ। रेडियो देउराली अर्घा खाँसीको उत्पादनमा कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 मेगाहर्जको यो स्टुडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम हो नमेटिने याद, म छु महेश प्रसाद तपाईँको साथमा, र मलाई प्रविधिबाट यतिखेर यो बन्द कोठाको मेरो आवाज तपाईँसम्म पुर्याउन प्राविधिक साथी लक्ष्मण घिमिरेले साथ दिइरहनु भएको छ। कार्यक्रम नमेटिने याद तपाईँ जो पहिलोपटक सुन्दै हुनुहुन्छ भने म तपाईँको लागि भन्दैछु, हामी प्रेमकै कुनै एउटा विषयको फेरि फेरिमा रहेर कुराकानी गर्छौँ। प्रेममा आधारित कार्यक्रम हो नमेटिने याद भन्न रुचाउँछु म। हामी प्रेमका विभिन्न विषयमा चर्चा परिचर्चा गर्छौँ, केही विचारहरू सुनाउँछौँ, केही विचारहरू सुन्छौँ। तपाईँको गजल अथवा मुक्तक विधालाई समातेका छौँ साहित्यको। यदि तपाईँसँग पनि गजल अथवा मुक्तकहरू छन् भने प्रत्यक्ष फोन सम्पर्कमा आएर वाचन गर्न सक्नुहुनेछ, जसको लागि 0774-20-381 यो नम्बर हामीले खुल्ला गरिसकेका छौँ। अनि यसै गरी कार्यक्रमको फेसबुक पेज www.facebook.com/deuralinamitiniyadmा प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचनाहरू लाई पनि हामी कार्यक्रममा स्थान दिने गर्छौँ। र तपाईँ फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गरिरहँदा तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई हामी अर्को हप्ता विजेता घोषित पनि गर्छौँ, र उहाँले पाउनुहुने साइन्टिस्टिक गुरु साई बराबरको रिसार्च कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले, जुन सन्धि खर्क छ ब्याङ्क रोडमा अवस्थित छ र त्यहाँबाट वाइफाई सेवा सञ्चालन भइसकेको छ। यदि तपाईँको वाइफाई नेटवर्कमा उमेश कनेक्सन भेटाउँछ भने इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। तपाईँलाई उमेश कनेक्सनको कन्ट्याक्ट नम्बर चाहिएमा अथवा वाइफाईको बारेमा जानकारी लिन परेमा 9801100736 कन्ट्याक्ट गरेर वाइफाईको बारेमा जानकारी लिन सक्नुहुनेछ, जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी। र तपाईँले कार्यक्रम सुनिरहँदा कति साथीहरू साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने कति साथीहरू साहित्य प्रेमी साथीहरू फोन नलागेर हैरान हुनुभएको होला। यस्तै समस्यालाई मध्यनजर राखी हामीले एसएमएस अनलाइनको यो व्यवस्था मिलाएका छौँ। तपाईँ रेडियो दुराली 101 मेगाहर्जमा कार्यक्रम नमेटिने याद, यो कार्यक्रम नमेटिने याद सुन्दै हुनुहुन्छ भने आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस्, यसलाई एसटिएन लेसन टाइप गर्नुहोस्, एक स्पेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ डिस्कुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् डेबरनासु सेन्टर जुन सन्धिखेरको छ ब्याङ्क रोड एसबिआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कोसिरा नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घाखाँची सुनचाँदी पसल जुन सन्धिखेरको नौ सूत्रा बेसीमा अवस्थित छ, जहाँ आधुनिक तथा पुराना डिजाइनका गहनाहरू रेडिमेड अवस्थामा पाइनुका साथसाथै ग्यारेन्टीका साथ बनाइन्छ र सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98471982921, 98473696141 र 98447463। के गर्दै हुनुहुन्छ कुनै 2071 सालको यो बाटोमा भर्खर हिँड्ने बानीको विकास भएको छ, हिँड्दै गर्दा कतिपटक पुरानै पाइलामा सम्झना आइरहन्छ, पुरानै पाइलाको सम्झना आइरहन्छ। बाटो नयाँ हुन सक्छ तर पाइला चाहिँ सधैँ पुरानो हुन्छ। नयाँ बाटोमा हिँडिरहँदा सुरु सुरुमा पक्कै पनि केही अर्कै महसुस हुन्छ, बिस्तारै बानी पर्दै जान्छ अनि पो पुरानो भइन्छ, अझ दक्ष भइन्छ भनौँ क्यारे पाइलाहरू चालिरहँदा। 2071 सालको पहिलो श्रृङ्खलामा छौँ आज हामी, विभिन्न विषयहरू उठान गर्ने क्रममा आज यो विषयमा कुराकानी गर्न मन लागेको छ। प्रेम एकै ठाउँमा सीमित बस्न चाहँदैन, सीमित रहँदैन पनि। कहिले प्रेम गर्ने मान्छे टाढा हुन्छ, कहिले प्रेम पाउने मान्छे टाढा हुन्छ। निरन्तर छुट्ने र जुट्ने कार्य चलिरहन्छ र यसरी प्रेम भौगोलिक दूरीबाट टाढा हुँदा प्रेमीहरूमा किन हिंसा उत्पन्न हुन्छ, यो विषयमा आज हामी छलफल गर्ने। आजको विषयमा सलफल गर्नु पूर्व कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? नवदीप शिलाजी है, के गर्दै हुनुहुन्छ नवदीप शिलाजीले? पढ्दै हुनुहुन्छ है शिलाजी, सुनिरहनु भएको छ? हजुर सुन्दैछु। अनि कहाँ पुऱ्याउनु भयो आफ्नो पढाइलाई? व्यस्त थर्ड इयर हो, एक्जाम चल्दैछ, भोलिको एक्जामको लागि तयारी गर्दैछु। ए तयारी गर्दै हुनुहुन्छ, पक्कै पनि कार्यक्रम सुनिरहनु भएको छ, एक्जामको तयारी गरिरहनु भएको छ है? हजुर हजुर। अनि के छ तपाईँको आजको प्रस्तुति? मेरो गजल। हुन्छ सुरुवात गर्नुहोस्। सफल बनोस् हाम्रो माया नहोस् पूर्ण विराम अब, सफल बनोस् हाम्रो माया नहोस् पूर्ण विराम अब, नफेरियोस् यो दुई आत्मा फेरि एनि याम अब, नफेरियोस् यो दुई आत्मा फेरि एनियाम अब, गगन चुम्ने महल होइन खर्कै झुप्रो भए पुग्छ, गगन चुम्ने महल होइन खर्कै झुप्रो भए पुग्छ, तिम्रो दिलमा बसिसक्ने त्यो आत्मालाई थाम अब, नफेरियोस् यो दुई आत्मा फेरि एनियाम अब, सूर्यग्रहण नहोस् साथै ध्रुवीकरण नहोस् प्रेम, सूर्यग्रहण नहोस् साथै ध्रुवीकरण नहोस् प्रेम, प्रतीक्षामा बस्छु आओस् मेरै नामको खाम अब, तिम्रो दिलमा बसिसकेँ त्यो आत्मालाई थाम अब, सयौँ मध्ये कृष्णले राधालाई मन पराए जस्तै, सयौँ मध्ये कृष्णले राधालाई मन पराए जस्तै, सिधासँगै जोडी आउँछ तिम्रो पनि नाम अब, प्रतीक्षामै बस्छु आओस् मेरै नामको खाम अब, तिम्रो दिलमा बसिसकेँ त्यो आत्मालाई थाम अब, नफेरियोस् यो दुई आत्मा फेरि अनि याम अब, सफल बनोस् हाम्रो माया नहोस् मन विराम अब। हजुर नै प्रेम र प्रेमी सुन्दा उस्तै लाग्छ, माया पनि दुवैको दुरुस्तै लाग्छ, प्रेम र प्रेमी सुन्दा उस्तै लाग्छ, माया पनि दुवैको दुरुस्तै लाग्छ, उसको लागि त आफ्नो ज्यान केही पनि होइन, उसको लागि त आफ्नो ज्यान केही पनि होइन, दुवैमा विश्वास पनि सुस्तै सुस्तै लाग्छ, प्रेम र प्रेमी सुन्दा उस्तै लाग्छ, माया पनि दुवैको दुरुस्तै लाग्छ। नवदीप शिलाजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला, नमस्ते। शिलाजी आउनुभएको थियो पालो, तपाईँको डायल गर्नुहोस् 077-324-381 को बाटो, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। प्रेम भौगोलिक दूरीबाट टाढा हुँदा प्रेमीहरूमा किन हिंसा उत्पन्न हुन्छ, प्रेम यसको व्याख्यामा हजारौं कविता लेखिएका छन्, हजारौं गीत गाइएका छन् र सिनेमा बनाइएका छन्। काव्य कला र दर्शनमा प्रेमले जति अरू कुनै कुराले सायद ठाउँ पाएको छैन। कवि लेखक चित्रकार र साधु र नेतासम्म पनि प्रेमको महिमा गाएर कहिल्यै थाक्दैनन्। सबैको मुखमा ज्यादा आइरहने शब्द सायद प्रेम नै हो, तर जति नै गफ दिए पनि संसारमा प्रेम प्रतिक्षण दुर्लभ हुँदै गएको छ। यो असाध्यै चर्चा गरिएको तर अनुभव कमले गरेको एउटा रहस्य हो। जीवन र प्रेम गहिरो गरी जोडिएका छन्। प्रेम छैन भने जीवन जीवन जस्तो हुँदैन। प्रेमहीन जीवन लहर बिनाको सागर जस्तो, गति बिनाको नदी जस्तो, सुगन्ध बिनाको फूल जस्तो र फल बिनाको वृक्ष जस्तो हुन्छ, बाँच्न लायक हुँदैन। प्रेमको सम्बन्ध चेतनासँग छ। प्राणी जति चेतनशील हुन्छ उति प्रेमपूर्वक पनि। वनस्पतिमा चेतना कम छ त्यसैले पनि तिनीहरूको प्रेम हामीले बुझ्ने स्तरको छैन। पशु पक्षी वनस्पतिका तुलनामा अलि चेतनशील छन् त्यसैले तिनको प्रेमको आवाज हामी सजिलै गर्न सक्छौँ। थाहा छ मान्छे चेतनाको हिसाबले यो जगतको श्रेष्ठ प्राणी हो। यसैका आधारमा तुलना गर्दा उसको प्रेम फराकिलो र विराट हुनुपर्ने हो, तर यस्तो सायद भएको छैन। नाता जोडिँदा भन्दा नाता तोडिँदा खुसी हुने बानी परिसकेको छ मान्छेलाई, किनकि मान्छेको प्रेम पनि पशुको जस्तै शरीर केन्द्रित भएको छ। आजभोलि चितामाथि मेरो लाज जलेपछि आउनु, मरेछ ऊ भन्ने हल्ला चलेपछि आउनु। चितामाथि मेरो लास जलेपछि आउनु, मरेछ ऊ भन्ने हल्ला चलेपछि आउनु। शत्रुले खुट्टा तान्छन् हुन लाको बिगार्नलाई, धोका दियो तिमलाई भन्दै छलेपछि आउनु। चितामाथि मेरो लास जलेपछि आउनु, मरेछ ऊ भन्ने हल्ला चलेपछि आउनु। दीपक अधिकारी चञ्चल वाङ्ला सर्ग खसी हाल भारत पञ्जाबका साथीको मुक्तक यहाँनिर मैले वाचन गरे। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? उपहार आँसु मगर है, तपाईँको वास्तविक नाम नै यही हो? अनि के गरिदिनुहुन्छ उपहार आँसु मगरजीले? भिन्नै नाम हुँदाखेरि अलिकति असजिलो हुँदो रहेछ के बनाउनु पनि। कहाँ हुनुहुन्छ तपाईँ? सन्धिखरको भाडा सुनिरहनु भएको छ है? अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। हात्ती कविता देखाइ विश्वास जित्यो अनि, हात्ती कविता देखाइ विश्वास जित्यो अनि, मासु पैसा कुकुरलाई चाहिँ हात्ती पनि च्याटेका छन्, मासु पैसा कुकुरलाई चाहिँ हात्ती पनि च्याटेका छन्। नौला चाल चलन आए बदलियो बेस, नौला चाल चलन आए बदलियो बेस, अभाव र महँगीले लिए सदेश, अभाव र महँगीले सुनिए सदेश। लोकतन्त्र ल्याएको हो गोलतन्त्र भयो, लोकतन्त्र ल्याएको हो गोलतन्त्र भयो, नेता केटाकेटी भए फुले पनि के, नेता केटाकेटी भए फुले पनि के। सोच्छ हेर्नु देशले माग्दैछ संविधान बनाउने कहिले, नेपाली हुँ भन्ने आधार जनाउने कहिले। देशले माग्दैछ संविधान बनाउने कहिले, नेपाली हुँ भन्ने आधार जनाउने कहिले। एक दिन अकालमै मरिन्छ यति थाहा छ हामीलाई, एक दिन अकालमै मरिन्छ यति थाहा छ हामीलाई। नेपालको शान्तिमा खुसी मनाउने कहिले, देशले माग्दैछ संविधान बनाउने कहिले, नेपाली हुँ भन्ने आधार जनाउने कहिले। उपहार आँसुजी छुटिन्छौँ, फेरि फेरि पनि आउँदै गर्नु होला। नमस्ते। उपहार आँसु भन्दै हुनुहुन्थ्यो के जति भन्दै हुनुहुन्थ्यो, सायद निकै अप्ठ्यारो नाम लाग्यो मलाई। र हामी आजको कार्यक्रम नमेटिने यादमा छौँ, 43 औं श्रृङ्खलामा यो यात्रा गरिरहेका छौँ। 43 औं श्रृङ्खलाको प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र प्राविधिक साथी लक्ष्मण घिमिरी, आवाजमा छु महेश भूषाल। हामी विषयमा कुराकानी गरिरहेका छौँ, आजको विषयमा प्रेम भौगोलिक दूरीबाट टाढा हुँदा प्रेमीहरूमा किन हिंसा उत्पन्न हुन्छ। एक पश्चिममा विचारकले भनेका छन् प्रेम यौनको गलत उच्चारण हो, व्यक्ति विशेषका प्रति उसको कुनै खुबी या सौन्दर्यको वंशीभूत उब्जिएको भान होइन प्रेम, बरु बासना हो। बासना सधैँ बद्लिरहन्छ। आफूलाई राम्रो लागेको मान्छे वा वस्तु भन्दा पनि राम्रो अर्को व्यक्ति वा वस्तु देखेको क्षण मनमा त्यो व्यक्ति वा वस्तु प्राप्त भइदिए हुन्थ्यो भन्ने कामना उब्जन्छ। यो मूर्खता हो, बेहोसी हो। बेहोसीले दुःख सिवाय अरू केही दिँदैन। मान्छेलाई अक्सर यही बेहोसीले पछ्याइरहेछ र त प्रेम रोगी हृदयका रुग्ण मानिसहरू भेटिन्छन्। सन्तहरू भन्छन् साँचो प्रेमको अनुभव भइसकेपछि मात्रै सत्यको बोध हुन्छ। सत्यको बोध भएपछि मात्रै मान्छे जाति भाषा सभ्यता र आफ्नो पराईको साँगुरो घेराबाट माथि उठ्न सक्छ। उसको हृदयमा संसारका सबै प्राणीप्रति करुणा जाग्छ किनकि जीवनमा झगडा गर्नुपर्ने कारण नै कहाँ छ र। तन हराएपछि अनि मन हराएपछि आफैसँग भएको वचन हराएपछि नारायण अनमोल पन्थी बाँगी दुई अर्घाखाँची हाल दुहा कथारका साथीको गजल। तन हराएपछि अनि मन हराएपछि आफैसँग भएको वचन हराएपछि कसले पो खोजिदेला त्यो मेरो सामान, कसले पो खोजिदेला त्यो मेरो सामान, सिन्दुरले काम दिन्न रे चन्दन हराएपछि आफैसँग भएको वचन हराएपछि मान्छे आफै छाँटिएर ढल्न लागे यहाँ, मान्छे आफै छाटिएर ढल्न लागे यहाँ, देख्नै नसकिने त्यो पवन हराएपछि सिन्दुरले काम दिन्न रे चन्दन हराएपछि मन लागि चल्न थाल्यो सानो संसारमा, मन लागि चल्न थाल्यो सानो संसारमा, समाजले नै दिएको बन्धन हराएपछि तन हराएपछि अनि मन हराएपछि आफैसँग भएको वचन हराएपछि नारायण अनमोल पन्थी बाँगी दुई अर्घाखाँची हाल दुहा कथारका साथीको गजल यहाँनिर मैले वाचन गरेँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। हेलो हेलो हजुर नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म प्युठानको बर्जी भानदेखि हो, ठुलो साबित्त। के भन्नुभयो? प्युठानको बर्जी भानदेखि, ठुलो साबित्त हो। ठुलो साबित्त है? के गर्दै के गर्दै हुनुहुन्छ तुलसाजीले? बसिरहनु भएको छ है? कार्यक्रम सुनिरहनु भएको छ? अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। तिमी बेहुला म बेहुली गराएका पलहरू अस्तित्व पनि अल्झेको छ, मुटुभरि विगतहरू सँग सँगै गाईबस्छु चराएका पलहरू, तिर्खो छैन तिमीलाई मन पराएका पलहरू, चोखो माया कहिले पनि नटुटोस्, हाम्रो चोखो माया अजम बढी रहोस् भनी हराएका पलहरू, हराएका पलहरू। ए मन पराएको कुरो गर्नुहुन्न साथी, प्रेम कहिले अधुरो गर्नुहुन्न साथी, मन पराएको कुरो गर्नुहुन्न साथी, प्रेम कहिले अधुरो गर्नुहुन्न साथी, मलाई पनि थाहा छ उबिना बाँच्न सक्नुहुन्न, मलाई पनि थाहा छ उबिना बाँच्न सक्नुहुन्न, तर माया अधुरो गर्नुहुन्न साथी, मन पराएको कुरो गर्नुहुन्न साथी, प्रेम कहिले अधुरो गर्नुहुन्न साथी। तुलसाजी छुटिन्छु, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। तुलसीजी आउनुभएको थियो प्युठानबाट, सायद उहाँको फोनमा अलिकति डिस्टर्ब थियो त्यसैले हामीले उहाँको आवाज राम्रोसँग बुझ्न सकेनौँ। तपाईँ जस्तै हाम्रो आवाज, तपाईँले तपाईँको आवाज हामीले स्पष्ट रूपमा बुझ्न सकियो भने मात्र एकदम रमाइलो लाग्छ। कार्यक्रम केही हदसम्म भए पनि सफल भएको, आजको कार्यक्रम उत्कृष्ट भएको महसुस हुन्छ। तपाईँ आउँदै गर्नुहोस्। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0774-2381, यो नम्बर हामीले खुला गरेका छौँ, तपाईँ आउन सक्नुहुनेछ। आज हामी कुराकानी गरिरहेका छौँ प्रेम भौगोलिक दूरीबाट टाढा हुँदा प्रेमीहरूमा किन हिंसा उत्पन्न हुन्छ, यो विषयमा हामी एकछिनपछि कुराकानी गर्नेछौँ। देखावटी संविधानको कुरु बनाइन्छ, सरकारबाटै हेर्नु देश टुहुरु बनाइन्छ। खगेन्द्र समर्पण असामका साथीको मुक्तक। देखापट्टि संविधानको कुरो बनाइन्छ, सरकारबाटै हेर्नु देश टुहुरो बनाइन्छ। मठ मन्दिर उजाडेर पाठशाला भत्काएर पहाड जस्तो घरमा पनि चुचुरो बनाइन्छ, पहाड जस्तो घरमा पनि चुचुरो बनाइन्छ। खगेन्द्र समर्पण असामका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ सरुकेशी अर्घा पाँच गच्छी गैरा अर्घा खाँचीका साथीको। तिमीले नै मलाई नजर बाण हान्न सिकायौ, छाडिदियो फेरि आज आँसु धान्न सिकायौ, तिमीले नै मलाई नजर बाण हान्न सिकायौ, छाडिदियो आज फेरि आँसु धान्न सिकायौ, मलाई साथ दियो हिजो आज सायद कसैलाई, तिमीले जस्तै मलाई पनि अरू छान्न सिकायो, तिमीले नै मलाई नजर बाण हान्न सिकायो, छाडिदियो फेरि आज आँसु धान्न सिकायो। सरुकेशी अर्घा पाँच गच्छे गैरा अर्घा खाँचीका साथीको मुक्तक। अर्को मुक्तक रहेको छ केरसिंह खासु मगर गुल्मी बलिथुम हाल भारतका साथीको। मुटुको सुरक्षामा नयाँ मान्छे बेरिएछ, मलाई भने झन् दुःख पीडा घेरिएछ। मुटुको सुरक्षामा नयाँ मान्छे बेरिएछ, मलाई भने झन् दुःख पीडा घेरिएछ। सबैले नयाँ सालमा नयाँ कुरा सिक्छु भन्छन्, खै नयाँ साल कहाँ आयो पात्रो मात्र फेरिएछ। खै नयाँ साल कहाँ आयो पात्रो मात्र फेरिएछ। क्यारसिङ खासु मगर गुल्मी बलिथुम हाल भारतका साथीको मुक्तक कोही हुनुहुन्छ फोन सम्पर्कमा, आउनुहोस् उहाँलाई भाइ स्वागत गरिहालौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तमकासबाट मिनाजी है, नियमित रूपमा आउने साथी, निकै माया गर्नुहुन्छ हामीलाई। एकदमै, तर बेला बेलामा फोन नलागेर होइन, अनि फोन सम्पर्क भन्दा नि यो हप्तामा एकचोटिभन्दा दुईचोटि ल्याउने व्यवस्था मिलाउन सक्यो भने धेरैजनाको एकदम तपाईँको यो सल्लाह सुझाव हामीले मनन गर्नेछौँ। तपाईँ हुनुहुन्छ र हामी छौँ, तपाईँ हुनुहुन्छ हामी छौँ, हामी छौँ र कार्यक्रम छ, तपाईँ सँगसँगै हामी सँगसँगै तपाईँ। के छ तपाईँको आजको प्रस्तुति? आज पनि एउटा सानसानो गजल हुन्छ। पहाडको सेरो फेरो दाउरा घाँसमा व्यस्त हुँदा, पहाडको सेरो फेरो दाउरा घाँसमा व्यस्त हुँदा, गाई चराउन बेसी थाल्ने नेपाल मेरो देश, दाँफे मनहरू उदी गाउने नेपाल मेरो देश। तराईतिरसम्म थर्ती फाँटहरूमा लाएको खेती, तराईतिरसम्म थर्ती फाँटहरूमा लाएको खेती, अन्नबाली उब्जाउने नेपाल मेरो देश, गाई चराउन बेसी थाल्ने नेपाल मेरो देश। उत्तर हेर्दा हिमालयले मुस्कान छोरी स्वागत गर्दा, उत्तर हेर्दा हिमालयले मुस्कान छोरी स्वागत गर्दा, हिमताल शिखर हेर्न पाउने नेपाल मेरो देश, अन्नबाली उब्जाउने नेपाल मेरो देश। अन्तिम शेर, जता हेर्यो सौन्दर्यता स्वर्ग शरी यसैभित्र, जता हेर्यो सौन्दर्यता स्वर्ग शरी यसैभित्र, आनन्दले लोभ्याउने नेपाल मेरो देश, हिमताल शिखर हेर्न पाउने नेपाल मेरो देश, अन्नबाली उब्जाउने नेपाल मेरो देश, गाई चराउन बेसी थाल्ने नेपाल मेरो देश, दाखे मनहरू उदी गाउने नेपाल मेरो देश। हजुर यति नै। नेपालसँगै नेपाली अमर बनेको छ, जब यही माटोमा हाम्रो घर बनेको छ, यही देशलाई सारा विश्वमा चिनाउने नेपाल आमाको एउटै रहर बनेको छ। नेपालसँगै नेपाली अमर बनेको छ, जब यही माटोमा हाम्रो घर बनेको छ। मिनाजी छुटिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते। तङ्गासबाट पालो तपाईँको डाल गर्नुहोस् हाम्रो स्टुडियो। आज हामी कुराकानी गरिरहेका छौँ प्रेम भौगोलिक दूरीबाट टाढा हुँदा प्रेम उत्पन्न हुन्छ। प्रेम र घृणालाई दुई विपरीत शब्दका रूपमा लिइन्छ, तर मलाई लाग्छ यसमा विपरीत केही पनि छैन। प्रेमको मात्रा साह्रै कम, लगभग शून्यको स्थितिमा घृणाको जन्म हुन्छ, अहंकारको जन्म हुन्छ। घृणाको अनन्त जालोमा जेलिएको मान्छेले जे पनि गर्न सक्छ, पनि युद्ध पनि। घृणाको मात्रा शून्य भएको अवस्थामा तपाईँसँग जे बाँकी रहन्छ त्यो नै तपाईँको प्रेम हो। प्रेमले पूर्ण जीवन बाँचिरहेका मानिस अरूलाई दुःख दिन सक्दैनन्। दुनियाँमा भइरहेका जति पनि घटनाहरू, लुट, हत्या र बलात्कार प्रेमकी अनुपस्थितिमा लाग्ने सरुवा रोग हुन्। यदि त्यहाँ प्रेम हुन्थ्यो भने पक्कै पनि यस्ता सरुवा रोगहरूको उपचार हुने थियो। युद्ध विपासु रोमन सम्राट क्लाउडियसले त्यसै विवाहमा प्रतिबन्ध लगाएका थिएनन्। उनी देशका सबै युवालाई भर्ती गरेर युद्धमा पठाउन चाहन्थे, तर विवाह गरेका र प्रेममा परेकाहरू उनको निर्णयमा सहमत भएनन्, गएनन् युद्धमा, जान चाहेनन् पनि। प्रेमपूर्ण जीवन छाडेर मारकाटमा को जान्थ्यो र? यसैको विरुद्ध सन्त भ्यालेन्टाइनले युवा युवतीको गोप्य रूपमा विवाह पाए र सन्त भ्यालेन्टाइनलाई मारिदिए। त्यसपछि सन्तको सम्झनामा 14 फेब्रुअरीलाई प्रेम दिवसका रूपमा मनाउन थालियो। विवाह गर्ने अनुमतिदेखि प्रेम शून्य हृदयले मात्रै युद्ध लड्न सक्छ, मान्छे मार्न सक्छ। अक्सर सिपाहीले सामूहिक बलात्कार गरेका समाचार सुन्नमा आइरहन्छन्। प्रेमको अलिकति पनि अनुभव भएको मान्छे यस्तो गर्न सक्दैन। प्रेमिका वा पत्नी भन्दा पर लामो समय बस्दा सिपाहीलाई हिंसा स्वाभाविक लाग्दै जान्छ, किनकि उनीहरू तत्काल आक्रमणमा उत्रने स्वभावका हुन्छन्। विश्वभर बढ़िरहेको अपराध, युद्ध र कलह, यहाँ कतै न कतै प्रेमको सम्बन्ध छ। प्रेमको जीवनदायिनी धारा पक्कै पनि कतै टुटेको छ, अनि रावणको जस्तो हिंसा उत्पन्न भएको छ, किनकि अपराध र युद्धमा सधैँ प्रेमको संलग्नता हुन्छ। प्रेम भौगोलिक दूरीबाट टाढा हुँदा प्रेमीहरूमा किन हिंसा उत्पन्न हुन्छ? कोही हुनुहुन्छ फोन सम्पर्कमा? आजको अन्तिम सहभागी साथी, म उहाँसँगै कुराकानी गर्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? के भन्नुभयो? गीता फुन है, कहाँदेखि बोल्दै हुनुहुन्छ? गुल्मीबाट है। हामीसँग समय छोटो छ, के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। प्रेम गरेर पछि छोडेर जान्छन्, जोडेका नाताहरू तोडेर जान्छन्। प्रेम गरेर पछि छोडेर जान्छन्, जोडेका नाताहरू तोडेर जान्छन्। धोका दिने फेसन यसरी चलिरहेछ, धोका दिने फेसन यसरी चलिरहेछ। पत्थरको मुटु पनि फोडेर जान्छन्, पत्थरको मुटु पनि फोडेर जान्छन्। गीताजी छुटिन्छौँ, फेरि पनि आउँदै गर्नु होला। नमस्ते भएको थियो आजको अन्तिम सहभागी साथी। हामीसँग समय एकदम कम छ, म एसएमएस अनलाइनको रिजल्टतर्फ जान चाहन्छु र एसएमएस अनलाइनमा रिसर्च कार्ड सौजन्य गर्ने संस्थाहरूलाई म सम्झन चाहन्छु। डिबर्ना सु सेन्टर जहाँ प्रोपराइटर हुन्छ कमन नेपाली र कोसिना नेपाली, त्यसै गरी अर्को संस्था रहेको छ श्रीराम अर्घा खाँची सुन चाँदी पसल जहाँबाट हुन्छ कृष्ण एन्ड चिरञ्जीवी पन्थी। तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमेटिने याद, हामी एकैछिनपछि आउनेछौँ। निर्दोष छन् आँखा, निर्दोष छ मन, निर्दोष छन् आँखा, निर्दोष छ मन। निश्चल थियो हाम्रो माया, तर निष्ठुरी पो तिम्रो मन, तिम्रो मन निर्दोष मन। फेरि पनि एकपटक मनै ओछ्याएर स्वागत। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम नमेटिने याद, रेडियो देउराली 101 MHz देशका विभिन्न 38 बढी जिल्लाहरूमा। सायद समयलाई जित्ने मान्छे आजसम्म जन्मेको छैन, त्यसैले पनि हामी कार्यक्रमको अन्त अन्तमा छौँ। र म ढिला नगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु। र आज एसएमएस अनलाइनमा 244 एसएमएस हामीलाई प्राप्त भए र रिचार्ज कार्ड पाउने साथीको नाम घोषणा गर्न गइरहेको छु। बधाई छ विक्रम नेउपाने पालिका खाँचीको साथी, त्यसै गरी अर्को साथी हुनुहुन्छ कल्पना भूषाल अंशपुर आर्गा खाँचीको साथी। तपाईँ दुवैलाई बधाई, तपाईँ गुलाब पर्थाद्वारा विजेता घोषित हुनुभएको छ र रिचार्ज कार्ड सौजन्य गरेको छ डिबर्नासु सेन्टर श्रीराम आर्गा खाँची सुनचाँदी पसल। यसै गरी आज फोन सम्पर्कमा आउनुहुने मध्येबाट एकजनाले पाउनुहुनेछ अर्को हप्ता एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड। आज संयोगवश महिला साथीको मात्र आगमन भयो आजको कार्यक्रममा, धेरै खुसी लाग्यो। तपाईँ पुरुष मित्रहरूले पनि अर्को श्रृङ्खलामा गर्नुहोला, तयारी गर्नुहुन्छ होला, तर लाग्दैन सबैको व्यवस्था चाहेको कुरा कहाँ पुरा हुन्छ र मान्छे भएर जन्मिसकेपछि विभिन्न व्यवधानहरू आउँछन्। र तपाईँमध्ये उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने साथीलाई रिसर्च कार्ड सौजन्य गरेको छ उमेश कनेक्सनले। त्यहाँबाट वाइफाई सेवा सुचारू भइसकेको छ, यदि इच्छुक महानुभावले त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ वाइफाई जडान गर्नको लागि 98010 61 036। र हामी आजको कार्यक्रमको अन्तमा सय तिनजेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद। कसै कसैले पहिलोपटक पो सुन्नुभयो कि कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ, यो हप्ता पनि तपाईँको फोन लागेन, निराश नहुनुहोस्, अर्को हप्ता तपाईँको पालो। यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धि खर्क अर्घा खाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/deuraliNamitineYad र मेरो व्यक्तिगत पेज facebook.com/MaheshBhushalGazalSinger। र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansareke.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक रोबर्ट लुइसको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि ओझेल पार्न चाहन्छु। एकपटक आशालाई रोज सबै सम्भव हुनेछ तर कहिले निराश नहौ तु नै तिम्रो आशा हो। प्रसिद्ध दार्शनिक रोबर्ट लुइसको यो भनाइसँगै जान्छु। जीवित भएर पनि मान्छे कात्रो फेरिरहेछ हरेक वर्ष वर्षमा पात्रो फेरिरहेछ अरू त के गर्न सक्थ्यो र उसले त्यही पात्रो भित्तामा सधैँ हेरिरहेछ त्यही पात्रो भित्तामा सधैँ हेरिरहेछ। हवस् जान्छु नमस्कार। जिन्दगीको अर्को नाम बाध्यता हो भनेर यही बाध्यताको भुमरीमा अल्झिएर बोलिएका शब्दहरू माया तिम्रो नभएको होइन हो मलाई तिम्रो माया नभएको होइन माया त धेरै छ तर के गर्ने माया भन्दा ठुलो कुरा पनि यो जिन्दगीमा हुँदो रहेछ। शब्दमै झल्किन्छ पीडा आवाजमै झल्किन्छ पीडा मेरो याद आयो भनेर मेरो मायाले सतायो भनेर नझर्कनु नरिसाउनु मेरो याद त तिमीलाई पल पल आउनेछ। यो पीडादायी आवाज हो संचारकर्मी लक्ष्मण घिमिरेको 01600126228 PRBT 6051-23-37। तर मेरो यादमा आँसु नबगाउनु त्यो आँसुमा कतै मेरो माया लुकेको हुन सक्छ हो त्यो आँसुमा कतै मेरो माया लुकेको हुन सक्छ। सबैको पीडा एउटै होइन र मेरो पीडा तपाईँको होइन र हो त राख्नुहोस् यो सिआर रेडियो